किस्मत में मेरी चैन से जीना लिख दे, डूबे न कभी मेरा सफीना लिख दे। जन्नत भी गवारा है मगर मेरे लिए, कातबे तकदीर मदीना लिख दे। ताजदारे हरम ताजदारे हरम हो निगाहे करम, ताजदारे हरम हो निगाहे करम, हम गरीबों के दिल भी संवर जाएंगे। हम ये बेकसम क्या कहेगा जहां, हम ये बेकसम क्या कहेगा जहां, आपके दर से खाली अगर जाएंगे। ताजदारे हरम ताजदारे हरम, मारे हम कोई अपना नहीं गम के मारे हम, आपके दर पे फरियाद लाए हम, हो निगाहे करम वरना चौखट पे हम, हो निगाहे चौखट पे हम, आपका नाम ले लेके मर जाएंगे। ताजदारे हरम ताजदारे हरम। तुमसे कहूँ ऐ रब के कुंवर तुम जान तो, मन की बतियां दारे फुरकत तो आए उम्मी लकब काटे ना कटती अब रतियां, तोरी प्रीत में सुध बुध सब बिसरी कब तक रहेगी ये बेखबरी, कहे बिगह दुस्दीदा नजर कभी सुन भी तो लो हमारी बतियां, आपके दर से कोई न खाली गया। अपने दामन को भर के सवाली गया, अपने दामन को भर के सवाली गया। ओ हबीबे हजी ओ हबीबे हजी, पर भी आका नजर वरना और आके हस्ती बिखर जाएंगे। ताजदारे हरम ताजदारे हरम, मैं कशो आओ आओ मदीने चले, मदीने चले मदीने चले मदीने चले, कशो आओ आओ मदीने चले। دیا جب ہے فضا مدینے میں تجلیوں کی عجب ہے فضا مدینے میں نگاہ شوق کی ہے انتہا مدینے میں نگاہ شوق کی ہے انتہا مدینے میں غمِ حیات نہ خوفِ قضا مدینے میں عشق کریں گے ادا مدینے میں نماز عشق کریں گے ادا مدینے میں براہ راس ہے راہ خدا مدینے میں آؤ مدینے چلے آؤ مدینے چلے اسی مہینے چلے آؤ مدینے چلے میں کشاں ساقی کوثر سے پینے چلے دست ساقی کوثر سے پینے چلے یاد رکھو اگر یاد رکھو اگر یاد رکھو اگر یاد رکھو اگر اٹھ گئی ایک نظر جتنے خالی ہیں سب جام بھر جائیں گے نظر جتنے خالی ہے سب جام بھر جائیں گے تاجدار حرم تاجدار حرم بجلیوں کا ہے ڈر آپ طوفان ہے بجلیوں کا ہے ڈر سخت مشکل ہے آقا کدھر جائیں ہم سخت مشکل ہے آقا کدھر جائیں ہم آپ ہی گھر نہ لیں گے ہماری خبر ہم مصیبت کے مارے کدھر جائیں گے مصطفیٰ یا مجتبیٰ ارحم لنا دستے ہم بیچارا را داماں تو من آسیم من آجزم من بے قسم حال میرا پرساں تو پرساں تو پرساں تو پرساں تو اے مشتبہ زنبر فشاں پے کے نسیم صبح دم اے چار اگر عیسیٰ نفس اے مون سے بیمار غم اے قاصد پرخندہ پہ تجھ کو اسی گل کی قسم ان التیاری حسبا یومن الی ارض الحرم بلغ سلامی روزدن فیہ النبی المحترم تاجدار حرم او نگاہ کرم غریبوں کے دل بھی سنور جائیں گے حامی بے قسم کیا کہے گا جہاں حامی بے قسم کیا کہے گا جہاں آپ کے در سے خالی اگر جائیں گے تاجدار حرم تاجدار حرم تاجدار حرم